खुशी दिउला संसार कै हेरा मिले ल्याउँछु सबै थोक किनेर मनमानी मुटुमा तिमी छौ तिमी जा छौ सानो हाँसी रौ खुशी रौ मैले मन पराको मान्छे हौ तिमी। नमस्ते, म कलाकार लाल कुमार बराल। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मिरमिरी 89.4 मेगाहर्जमा कार्यक्रम लोक चौतारी। पुनः स्वागत छ मित्रहरू। पक्कै पनि हो तपाईँ यति बेला रेडियो मिरमिरी 89.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम लोक चौतारी सुन्दै हुनुहुन्छ। देशभर छरिएर रहेका विभिन्न रेडियो स्टेसनबाट प्रस्तुतिमा म कार्यक्रम प्रस्तुत राजु बोहरा। आजको यो श्रृङ्खलामा नयाँ नौला गीत सङ्गीतहरूद्वारा यहाँहरूलाई हामीले मनोरञ्जन प्रदान गरिरहेका छौँ। यति बेला मुकेश श्री मगरको जनम जनम बोलको भाका प्रस्तुत गर्दैछु। यो भाकामा आवाज खुमन अधिकारी, यमुना खड्का अनि लय भने रहेको छ भगत बिरहीको, शब्द कागी मगरको। शिवदर्शन डिजिटल प्राइभेट लिमिटेडले भाकालाई बजारमा सर्वत्र उपलब्ध गराएको छ। प्रस्तुति लोक चौतारीमा नयाँ भाका सुनाउने सुन्ने क्रममा अबलाई यो भाका सुन्छु म आफै पनि अनि तपाईँहरूलाई पनि सुनाउँछु। तिमीमा सब खुशी देखिन्थ्यो मेरो दिलको दुख्ने घाउ मेटिन्थ्यो छुटेका केही कुरा भनम भनम भो तिमी पराई भइसक्यो म अन्तिम घडीमा सम्बन्ध निष्ठुरी जनम जनम हो खुशी देखिन्थ्यो मेरो दिलको दुख्ने घाउ मेटिन्थ्यो छुटेका केही कुरा भनम भनम भो तिमी पराई भइसक्यो म अन्तिम घडीमा सम्बन्ध निष्ठुरी जनम जनम हो पराई भइसक्यो म अन्तिम घडीमा सम्बन्ध निष्ठुरी जनम जनम हो मित्र। अर्को पनि भाका प्रस्तुत गरिहाल्छु। यति बेला मैले हरि अधिकारीको भन्यौ भन्न त बोलको भाका छुट्याएको छु। यो भाकामा आवाज विक्रम परियार अनि पूर्णकला विशीको, लय दीपक अधिकारीको, शब्द रहेको छ हरि अधिकारीको। यो भाकाको पिआरबिटी नम्बर 60 54 56 46 हिम सम्झौता डिजिटलले यो गीतलाई बजारमा ल्याएको छ। प्रस्तुति लोक चौतारीमा यो गीत बज्दा बज्दै एउटा जानकारी गराउँछु। मेसना डिजिटल प्राइभेट लिमिटेडका चेयरम्यान रोशन परियारजी हुनुहुन्छ। उहाँले नेपाली गीत सङ्गीतका लागि निकै आफ्नो जुन समय व्यतीत गरिरहनु भएको छ र उहाँकै जुन पूर्ण सहयोगमा मेसना डिजिटल प्रणालीबाट नै अर्को एक लोकदोहोरी गीतको जुन निर्माण कार्य सम्पन्न हुँदैछ। आज मालाश्री रेकर्डिङ स्टुडियोमा सो गीतको रेकर्ड कार्य सम्पन्न हुँदैछ विष्णु माझी र साथीहरूको स्वरमा। यो गीतको पनि हामी सफलताको शुभकामना व्यक्त गर्दै अहिलेलाई भने हिम सम्झौता डिजिटलले बजारमा ल्याएको यो भाका नै हामी प्रस्तुत गर्छौँ। घरे किरायो अर्थ दुई हात जोडी गर्दानी समर्थ भनौ भन्न त मैलाई बिर्सी देऊ भनौ भन्न त मैले भुल्छु भन्थे तर छैन तिमी झै स्वार्थी भन्न त किरायो समर्थ भनौ भन्न त मैलाई बिर्सी देऊ भनौ भन्न त मैले भुल्छु भन्थे तर छैन तिमी झै स्वार्थी भन्न त मैलाई बिर्सी देऊ भनौ भन्न त मैले भुल्छु भन्थे तर छैन तिमी झै स्वार्थी बन्न त यिनै भाकाको साथमा आजको बसाई लोकचौतारीबाट हामी छुट्टिने समयमा आइपुग्यौँ। यतिन्जेलसम्म यहाँहरूले हामीलाई देशभर छरिएका विभिन्न रेडियो स्टेसनबाट सुनेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। र प्रस्तुतको अन्तिम चरणमा सत्य कहानी बोलको भाका प्रस्तुत गर्दै अब छुट्टिने तयारीमा जुट्छु म। यो भाकामा आवाज रहेको छ प्रशान्त पौडेलको र देवी कार्तिकको, लय यमन खनालको शब्द रहेको छ शीतल पौडेलको र सुपा देउराली म्युजिक प्रालीले बजारमा ल्याएको लौ मित्र। यसै भाकालाई छोड्दै यो कार्यक्रम प्रस्तुत राजु बोहरा आजको बसाई लोकचौतारीबाट छुट्टिन्छ। हवस् त, शुभ दिन। संसारको सन्देश कहानी दिन नजिक भनेर तिम्रै हुनी भनेर मुटु रेट्दै तडपाउने देख्छु जानी अनेकौ देखे गर्ने व्यवहार हेरे रगी लेखे यो संसारको सन्देश दुःख पीडा